सुन्नु न, यी डम्फु मादलहरूमा हाम्रा खेत बेसी पाखा पखेरा नदी नाला र हाम्रो भित्री स्पन्दन गुन्जिन्छ। अझ देश परदेश हुँदा त घरै छुकी जस्तो लाग्छ, घर परिवार दर दाजुभाइ इष्ट मित्रहरूको अस्याट पनि मेटिन्छ। म त दुखी समुद्र पारी बग्यो घरमा, यो मनको फुलबारी हाम्रा यस्ता मौलिक संस्कृतिलाई जोगाइराख्ने देब्रुङ दहका दाजुभाइ दिदीबहिनीहरूलाई साधुवाद भन्दै अन्य गाउँका दाजुभाइ दिदीबहिनीहरूले पनि यसरी नै हाम्रो मौलिक संस्कृतिलाई जोगाइराख्न कम्मर कस्नुहोस् भन्ने आग्रह गर्दै र देब्रुङको त्यही दोहोरीको थोरै अंश छाड्दै म भने ओझेलिन चाहन्छु। त्यो फन्को कुरा कहिले पनि भुल्दिन हजुर। अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा समग्र माझी दाईहरूको प्रतिनिधिमूलक कथा व्याथाका रूपमा गुल्मीको बलिथुम गाविस वडा नम्बर 6 माझी गाउँमा पुगेर तयार पारिएको यो स्थलगत रिपोर्ट। यस ओजेलका खबरको नियमित स्तम्भ जीवनको गोरेटोको साथमा नयाँ गाउँ सुनसादी पसल खनद बजार अर्घखाँचे। हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहनाहरू बनाइन्छ। पुरानो गहना सँग नयाँ गहना साटिन्छ। अर्डर अनुसार बिना रसायन का गहना बनाइन्छ। राशि अनुसार का पत्थर पाइन्छ। प्रोप्राइटर कृष्ण सुनार 97477951 र 98573364 सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। सदियौंदेखि नदी र समुद्री किनारमा बसेर जल नै घर जल नै मुख्य पेसा बनाउँदै आएका बोटे माझी समुदायको संकटमा परेको पेसा र उनीहरूको वर्तमान अवस्थाका बारेमा बुझ्न बुझाउन र सम्बन्धित पक्षको ध्यान आकृष्ट गराउन लामो समयदेखि बढीघाट खोलामा डुङ्गा चलाउने यस भेगका सयौं माझी दाईहरू मध्ये एकजना जीवित पात्र मानबहादुर माझीको कथा व्याथा पस्किन गइरहेको छु आजको जीवनको गोरेटोमा। सम्पत्तिका नाममा सानो एउटा खरको झुपडी छ। साराका नाममा एउटी बिरामी र वृद्ध श्रीमती हुनुहुन्छ। यस माझी गाउँका 71 वर्षीय मानबहादुर माझीको अत हुर्केदेखि अहिलेसम्म उहाँले यस बढीघाट खोला र अन्य स्थानमा के कस्तो मजदुरी गर्नुभयो र अहिले यो बुढेसकालमा कसरी उहाँ दुःख पाउनुभयो त यस सम्बन्धमा म उहाँसँग कुराकानी गर्न गइरहेको छु। हजुर नमस्कार। नमस्कार। तपाईँको जिजु बाजे बुवाले पनि ढुङ्गा चलाउनु भयो। तपाईँ कति वर्षको उमेरमा यस बढीघाट खोलामा ढुङ्गा चलाउनु भयो? 15 वर्षदेखि ढुङ्गा चलायो। ढुङ्गा चलाउनु भयो, त्यति बेला कस्तो खालको ढुङ्गा बनाउनु? ढुङ्गा बनाउने अब त सिङ्गलको बनायो, टुनीको बनायो, अरू आँपको बनायो। तर झारा टन्टा लिएर चाहिँ खोला हुल्यो, ढुङ्गा तारियो, अरू झेरीले पनि खेल्यो, अरू त मान्छे पनि तारियो, मान्छे वारिपारी पनि गरियो, अरू वारिपारी चाहिँ बस पालो पालो पालो गरेर पनि पाले हुन्थ्यो। हाम्रो 12 जनाको पालेमा चाहिँ 6-6 जनाले हामीले त्यो ढुङ्गा तार्थ्यौँ। 12-13 जना मान्छे तार्ने, अरू उसमा चाहिँ हामीहरूले अब ख्याउने मान्छे मात्रै 6-6 जना हुन्थ्यो। अनि यो कति सालसम्म तपाईँहरूको ढुङ्गा चलाउने पेसा रहिरह्यो र कति सालदेखि छुट्यो? हाम्रो पछि 26 सालदेखि चाहिँ पछि ढुङ्गा टुट्यो। 23 सालमा चाहिँ यो पुल बनेपछि त्यहाँबाट ढुङ्गा टुट्न थाल्यो। 23 सालमा मजुवाको पुल झोलुङ्गे पुल बन्यो। तपाईँहरू जस्तै गरेर जस्तो बमगाका अनि अस्लेबाका पुल बने लगतै जीविका खोसियो। त्यहाँदेखि हामीले त्यहाँपछि उनीहरूले खोज्दैपछि अब के गर्ने, अब उनीहरूले पुल बनेपछि त अब हाम्रो नाउँका डुङ्गा सबै पाका। त्यसो गर्दाखेरि हामीले केलाई चाहिँ हामी गरिब गुर्रा भयो। त गरिब गुर्रा भन्दा पनि त्यसैमा चाहिँ हामीले धरोटी ढरिने पनि पुग्यो, अब तमस पनि पुऱ्यौँ, अब धरोटी ढुसाउनु। त्यसो गरेर पनि अहिले केले किपेड जग्गा थियो पहिला, अहिले चाहिँ पाको बनाइदियो र त्यसो गर्दाखेरि हामीहरू यस्तो गरिब भएर बस्यो। बोलिथुमको यस वडा नम्बर 6 यो माझी गाउँमा कुन पुस्ता आयो यहाँ? आर्थिक अवस्था हिजो जस्तो थियो त्यस्तै रहिरह्यो। घर देखिरहेको छु, गत वैशाख 12 गते भूकम्प गयो, कस्ता कस्ता पक्की घरहरू भत्किए, तर यो घर त भत्किन्छ भनेपछि जिजु बाजेले बनाए कि कसले बनायो? जिजु बाजेले बनायो। जिजु, त्यसपछि बाजे? बाजे, अब पहिला जिजु बाजेले बनाउनु भयो। जिजु बाजेले बनाएपछि अझ पनि डगेको छैन। अघि हामी हिसाब गर्यौँ, झन्डै यो 200 वर्ष भन्दा पनि बढी भइसकेछ। बढी भइसक्यो। त्यति बेला बुढाहरूले सोचेरै बनाउँदा रहेछन्। अहिलेका इन्जिनियर भन्दा उति बेला बुढाहरू झन् ठुला इन्जिनियर रहेछन्। घर चाहिँ भत्किन काठका फट्टा पनि छ। त्यही त, यो भूकम्पले नभत्कास भन्नका लागि यसरी बिच बिचमा काठ पनि राख्दो रहेछन्। तपाईँको सम्पत्तिको नाममा यही घर हो? यही सुर्का, यही सुर्का, एउटै मात्रै, यही एउटा सुर्का। कति महिना खाना पुग्छ? कहाँ पुग्ने, त्यो 2 महिना पनि हुँदैन। 2 महिनामै खाना पुग्दैन। यो बोलिथुम 6 का 60 घरधुरी माझी समुदायको अवस्था यस्तै नै हो। जताततै कोही देशा परदेश गएर कमावा कमाउला, नत्र भने अवस्था उस्तै हो। यहाँ धेरै घरधुरीमा पसे लामो समयदेखि तपाईँ जस्ता वृद्धहरू होली बस्नु भएको रहेछ, होलीबाट पनि मुक्त हुन सक्नु भएको छैन, होइन त? तपाईँले कति वर्ष जोत्नु भयो? म त जोते 13 वर्ष जोत्नु थालेको मान्छे, अब 13 वर्ष अहिले त कति भयो त्यही हिसाब जोड्नु। भारी बोक्न पनि हिँड्नु भयो पछि दोकानको यसो खेचरमेत्री लिन जान्ने, त्यही पनि त्यतिखेर चाहिँ बस 1 रुपियाँमा बोकिन्थ्यो। 1 रुपियाँ डोका हो कि कसो? धार्नीको एक रुपियाँ। हलो जोते पनि भारी बोके पनि तपाईँहरूको दिन चाहिँ फर्केन? फर्केन यार। अब वही हलो जोत्ने बाहुनको हलो जोत्ने गए दिनको बल्ल 5 रुपियाँ दिन्थ्यो। अब के भन्नु, 5 रुपियाँ भने हामीले निमक गरेको जस्तै गरिबका दिन चाहिँ नफर्किने भए, चाहे त्यो राणा शासन होस्, चाहे बहुदलीय व्यवस्था, चाहे गणतन्त्र आओस्, तपाईँहरूको दिन चाहिँ उस्ता उस्तै रह्यो। कसैले हेरेनन्? यो बोटे माझीहरूलाई त पछिल्लो चरण दलका नेताहरूले यसो गर्छु उसो गर्छु भाषणमा पनि भन्दै थिए। भाषणमा मैले सुनेको थिएँ, बोटे भाषीमा चाहिँ के अरे माझीवासीलाई चाहिँ सबै केले है, अब टिना पनि आछ, घर पनि बनाइदिन्छु भनेर पनि, पैसा पनि दिन्छु भने पनि आइरहेको थियो भन्ने कुरा पनि गर्नु। अहिले हामीहरू यस्तो दुःख पारेर भएर बस्नुपर्छ। यो सरकार केही बोल्दैन यस्तो देख्दा पनि, नारामै सीमित गर्यौ जनताको मरमा, साथ बिहान चुलो बालोस काम गर्नेको घरमा, खोइ हाम्रो दिलमा त घामै लागेन, खोइ हाम्रो दिलमा त घामै लागेन, जसको शासन आए पनि जनताको शासन आएन, जसको सरकार आए पनि गरिबको सरकार आएन। अनि तपाईँको पनि आफ्नै एउटा दुखान्त कथा रहेछ, तपाईँको दुईवटै छोरा जन्मे र मृत्यु भयो होइन? अब मेरो त अब 18 वर्षकै केटो खेर गयो, 18 वर्ष हलो जोत्थ्यो केटोले, त्यो खेर गयो, त्यहाँदेखि मलाई चाहिँ हरै भाँच्यो, हरै भाँच्यो मेरो। अब मैले के भन्नु, म यस्तै गरेर पनि बसेको, मैले अब के भन्नु, आफ्नो जीवन त ऊ गर्न फेरि म सकेको छैन हेर्नुहोस्, आफै बिमारी त बुढी बिमारी, मैले के गर्नु, अब के काम गरेर खानु सक्दैन, अब के गर्नु हेर्नु। यस्तो अनि ती छोराहरूको मृत्यु भइसकेपछि तपाईँ भारततिर जानुभयो विरक्तिर? होइन, पहिले गए हजुर, आउँदाखेरि त्यो छोरा छैन घरमा, छोरा पनि छैन, श्रीमती पनि छैन, श्रीमती पनि छैन, अब के गर्नु, बग्लोकोसमा गएको भन्थ्यो यार, अब मलाई थाहा छैन। छोराहरूको मृत्यु भएपछि श्रीमतीले पनि छाडेर जानुभयो? छाडेर गयो। तपाईँ एक्लो हुनुभयो? एक्लै हेर्नुहोस्, अब के गर्नु, मैले यस्तो गरेर बस्नु, आफ्नो पनि जरुरी कति दुःख गरेर बसिरहेको छु, म के गर्नु, कसैले चाहिँ एक पैसा ला भनेर दिन्न। दुई बेला त छोराहरूलाई त टिपो टिपो श्रीमतीले समेत धोका दिनुभयो? धोका दियो, अब के गर्नु, श्रीमतीले धोका दियो, अब के गर्नु, मैले दुःख पर्न तिम्रै काखमा रुने गर्थे सानो, दुःख पर्न तिम्रै काखमा रुने तपाईँको श्रीमती हुनुहुन्छ, उहाँलाई चाहिँ दोस्रो विवाह गर्नुभएको? हजुर, उहाँको श्रीमती पहिला खेर गए, पहिला उहाँको श्रीमती खेर गए, त्यहाँबाट उसको भात बसित भएर कहाँ हो उहाँको माइत? उहाँको माइत दार्जिलिङ हो। दार्जिलिङ घर चाहिँ माइत आसाम पर्छ। माइतीहरू सबै भारतमै हुनुहुन्छ। के नाम पर्यो हजुरको? मेरो कृष्ण कुमारी हो।